प्रधानमन्त्री कोइराला समकक्षी मोदीको शपथ समारोहमा सहभागी हुन भारत जाने, भारतमा रहँदा द्विपक्षीय भेटवार्ता पनि हुने। राजनैतिक संवाद तथा सहमति सिफारिसद्वारा संविधान सभा बाहिर रहेका दलसँग वार्ता गर्ने समिति गठन, वार्ता गर्ने अवस्था गोप्य रूपमा वार्ता गर्ने। चितवनमा आचरण विपरीत काम गर्ने चार अधिकृत सहित 35 जवान कारवाहीमा, चितवन निकुञ्जमा बाघको क्रियाकलापबारे अनुसन्धान सुरु। युक्रेनमा आतंकवादीले गरेको आक्रमणमा 11 सैनिकको मृत्यु, चीनमा भएको बम हमलामा 31 जनाको ज्यान गयो। र इन्डियन प्रिमियर लिग क्रिकेट अन्तर्गत पहिलो खेलमा बेङ्गलोर विरुद्ध कोलकाता ब्याटिङ गर्दै। नमस्कार, अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पण 104.5 मेगाहर्जसँगै इन्टरनेट अनलाइनमा www.radioarpan.com.np मार्फत संसारभरिकै साथ सुनिरहनु भएको साँझ 5 बजेको अर्पण बुलेटिनमा स्वागत छ। सहकर्मी सुजितासँगै म ध्रुवराज। प्रधानमन्त्री सुशील कोइरालाले जेठ 12 गते भारत जानु प्रधानमन्त्री सुशील कोइराला जेठ 12 गते भारत जानुहुने भएको छ। मन्त्री परिषद बैठकले प्रधानमन्त्री कोइराला भारतीय नयाँ प्रधानमन्त्री नरेन्द्र मोदीको शपथ ग्रहण समारोहमा सहभागी हुन भारत जाने निर्णय गरेको हो। मोदीले जेठ 12 गते भारतीय प्रधानमन्त्रीको शपथ लिने कार्यक्रम छ। प्रधानमन्त्री भएपछि पहिलो पटक भारत भ्रमणमा रहँदा कोइरालाले द्विपक्षीय भेटवार्ता पनि गर्ने कार्यक्रम रहेको सरकारका प्रवक्ता सूचना तथा संचार मन्त्री डाक्टर मेनेन्द्र रिसालले जानकारी दिनुभयो। मन्त्री परिषद बैठकले सचिवहरू सुरेशमान श्रेष्ठलाई सहकारी तथा गरिबी निवारण मन्त्रालयमा, भोला शिवाकोटीलाई श्रम मन्त्रालयमा र मधु रेग्मीलाई निर्वाचन आयोगमा पदस्थापना गर्ने निर्णय गरेको संचार मन्त्री रिजालले जानकारी दिनुभयो। मन्त्री परिषद बैठकले दार्चुला लगायत विभिन्न ठाउँका बाढी पीडितलाई सहुलियत दरमा ऋण दिने निर्णय पनि गरेको छ। मोदीको शपथ ग्रहण कार्यक्रममा सार्क राष्ट्रका सबै सरकार प्रमुखलाई निमन्त्रणा गरिएको छ। मोदीको निमन्त्रणालाई पाकिस्तानका प्रधानमन्त्री नवाज शरीफले समेत स्वीकार गर्नुभएको छ। एकीकृत नेकपा माओवादीको केन्द्रीय समितिको बैठक भोलि फेरि बस्ने गरी स्थगित भएको छ। आजको बैठकमा थपिएका डाक्टर बाबुराम भट्टराई सहितका नयाँ केन्द्रीय सदस्यहरूलाई अध्यक्ष प्रचण्डले पद तथा गोपनीयताको शपथ ग्रहण गराउनु भएको थियो। बैठकमा अध्यक्ष प्रचण्डले नेता बाबुराम भट्टराईले राखेको धारणा सही भएको बताउँदै पार्टी पुरानै ढङ्गले सञ्चालन गर्ने विषयमा विगतदेखि नै छलफल र बहस भएको र यसको खाँचो पनि रहेको बताउनुभयो। बैठकलाई सम्बोधन गर्दै नेता डाक्टर भट्टराईले पार्टीभित्र स्वस्थ मैत्रीपूर्ण ढङ्गले दुई लाइन सङ्घर्ष व्यवस्थित होस् र पार्टी क्रान्तिकारी नयाँ शक्तिको रूपमा विकास होस् भन्ने मेरो आशय भएको बताउँदै योभन्दा बाहिर नयाँ शक्तिको खोजी गर्ने भन्ने मेरो आशय नभएको बताएको बैठकपछि प्रवक्ता दिनेश शर्माले जानकारी दिनुभयो। उहाँले नेता भट्टराईले आफूहरू यही पार्टीलाई नयाँ दिशा दिन सहमत भएको उनले गरेको बताउनुभयो। पार्टी केन्द्रीय समितिको खाली रहेको 2 जनाको ठाउँमा थपिएको छ। खाली ठाउँमा थपिएका 2 जनामा पुष्पा घरती र उपेन्द्र शाह रहनु भएको छ। अब पार्टीमा 151 जनाको पूर्ण केन्द्रीय सदस्य भएको बताउनुभयो। बैठक खुसियाली भएको समेत प्रवक्ता शर्माको भनाइ थियो। बैठक भोलि बिहान 11 बजे फेरि बस्नेछ। संविधान सभाभन्दा बाहिर रहेका दलहरूसँग गोप्य रूपमा वार्ता गर्न संविधान सभा संवैधानिक राजनीतिक संवाद तथा सहमति समितिले 5 सदस्य उपसमिति गठन गरेको छ। उपसमितिमा नरहरि आचार्य, सुरेन्द्र पाण्डे, शक्ति बस्ने, सर्वेन्द्रनाथ शुक्ला र अशोक राई रहेका छन्। समितिको आज बिहान बसेको बैठकले यस्तो निर्णय गरेको हो। यो समितिले संविधान निर्माणमा कुनै पनि समूह वा दलसँग वार्ता गर्ने अवस्था गोप्य रूपमा वार्ता गर्नेछ। यस्तै बैठकले संविधानसभाभन्दा बाहिर रहेका दलहरूलाई वार्तामा आउन औपचारिक रूपमा आह्वान गर्ने भएको छ। संविधानसभा निर्वाचन बहिष्कार गरेका नेकपा माओवादी लगायत 33 दलसँग समितिले संविधान निर्माणका विषयमा वार्ता गर्नेछ। आजको बैठकले अघिल्लो संविधानसभा संविधान निर्माणका क्रममा देखिएका विवादित विषयको पहिचान गर्न एक उपसमिति गठन गरेको छ। उपसमितिमा बालकृष्ण खाँड, गोकर्ण विष्ट, महेन्द्र राई यादव, शिवलाल थापा र रेखा शर्मा रहेका छन्। बाबुराम भट्टराईको सभापतित्वमा रहेको यो समितिले संविधान निर्माणका क्रममा हुने विवादलाई सहमतिमा ल्याउने कार्य गर्ने जिम्मेवारी पाएको छ। राष्ट्रिय मानवाधिकार आयोगले काठमाडौँको कालीमाटीमा आमा घर सञ्चालन गर्ने दिलसुभा श्रेष्ठले कानुन र ऐन विपरीत दण्डनीय काम गरेको पाइएको बताएको छ। पत्रकार सम्मेलन गरी आयोगले श्रेष्ठले सञ्चालन गरेको आमा घरमा बालबालिका र वृद्धहरू राख्दा थुप्रै कमजोरी रहेको पाइएको जनाएको हो। आयोगले गरेको अनुगमन र अनुसन्धानले आमा घरले बालबालिकालाई राख्ने क्रममा मापदण्ड पुरा नगरेको र कतिपय कानुन उल्लङ्घन गर्ने काम पनि गरेको भेटिएको हो। आमा घरले बालबालिका राख्ने अनुमति नलिएको, सबै बालबालिकालाई क्रिश्चियन धर्मको मात्र प्रार्थना गर्न लगाएको, सरसफाइ र पोषणयुक्त खाना र तथा स्याहार सुसार तथा स्वास्थ्यमा ध्यान नदिएको, बालबालिका र वृद्धहरूको आधारभूत जानकारी र अभिलेख समेत नभएको पाइएको आयोगका निमित्त सचिव वेद प्रकाश भट्टराईले जानकारी दिनुभयो। आमा घरमा आएका मध्ये कतिपय सम्पर्कविहीन भएको बताए पनि त्यसको कुनै रेकर्ड दिलसभा श्रेष्ठले नराखेको आयोगले जनाएको छ। बिरामी भएका तथा घाउचोट लागेको अवस्थामा पनि उनीहरूको उपचार समेत नभएको पाइएको छ। आमा घरमा रहेका बालबालिकालाई सडकबाट ल्याएको बताए पनि त्यो नपाइएको आयोगले बताएको छ। यस्तै आयोगले कर्णाली अञ्चलबाट धेरै ल्याइएको र कालीकोट जिल्लाबाट मात्रै 15 बालबालिका ल्याइएको तथा उनीहरूका अभिभावक पनि रहेको पाइएको मानवाधिकार आयोगले जनाएको छ। आचरण विपरीत काम गर्ने 4 अधिकृत सहित 35 प्रहरीलाई जिल्ला प्रहरीकाले चितवनले विभागीय कारवाही गरेको छ। गत 9 महिनाको अवधिमा प्रहरी चौकीदेखि जिल्ला प्रहरीकालेसम्मका मातहतमा रहेर काम गर्ने प्रहरी कारवाहीमा परेका हुन्। जिल्ला प्रहरीकाले चितवनका प्रमुख प्रहरी उपरीक्षक प्रद्युम्न कार्कीले प्रहरी आचरण अनुशासनभन्दा बाहिर रहेर काम गरेकाले उनीहरूलाई विभागीय कारवाही गरिएको बताउनुभयो। जनमुखी ढङ्गबाट काम नगर्ने जोकै प्रहरीलाई पनि उहाँले कारवाही गरिने बताउँदै आउनु भएको छ। चितवनमा जिल्ला प्रहरी 9 इलाका 9 एउटा ओडा र 12 चौकी रहेका छन्। भरतपुर नगरपालिकाले बालकुमारी उच्च माविको स्वामित्वमा रहेको जग्गामा फुटपाथ व्यवसाय व्यवस्थित गर्ने भनी भौतिक पूर्वाधार तयार गरे पनि फुटपाथ व्यवसायहरू आन्दोलित बनेका छन्। नगरपालिकाले 2064 सालदेखि युईआइपी र एडिबीसित ऋण लिएर नानगढ बालकुमारी तरकारी बजारमा 29 सटर, 3 घुम्ती, 6 स्थायी टहराको पूर्वाधार तयार गरिसकेको छ। नगरपालिकाले गुन्द्राङ पुलचोक पोखरा बस पार्क आसपासको मुख्य सडकमा फुटपाथ व्यवसाय सञ्चालन गर्न नपाइने भनी बारम्बार जानकारी गराइरहेको थियो। नारायणगढ क्षेत्रका करिब 200 बढी फुटपाथ व्यवसायीहरूले नगरपालिका गेटमा सानो स्वरोजगार व्यवसायलाई धरपकड गरेको भन्दै राखेको कालो झण्डा करिब 10 मिनटमै नगरपालिका कर्मचारीले फालिदिएका थिए। बजार क्षेत्रमा ट्राफिक चाप बढ्न थालेपछि नगरपालिकाले सरसफाई अभियानसँगै फुटपाथ व्यवसाय हटाउने अभियान फागुनदेखि नै सुरु गरेको थियो। फुटपाथ व्यवसाय समेत सङ्घर्ष समितिका संयोजक विष्णुराम लामिछानेले नगर प्रमुखले विगतमा भएका सहमति उल्लङ्घन गर्दै उचित बजारको व्यवस्थापन गर्न नसकेको बताउनुभयो। यता नगरपालिकाका कार्यकारी अधिकृत नारायण प्रसाद सापकोटाले कानुन मिचेर फुटपाथमा बसेर व्यवसाय गर्नेलाई कारवाही गरिने बताउनुभयो। उहाँले केन्द्रीय बस टर्मिनल भरतपुर नजिकै मिनी मार्केट सञ्चालन गर्न फुटपाथ व्यवसायलाई आग्रह गर्दा नमानेको भन्दै तयारी अवस्थामा रहेको बालकुमारी तरकारी बजारमा गएर व्यवस्थित रूपले व्यवसाय सञ्चालन गर्नुको विकल्प नभएको जिकिर गर्नुभयो। नगरपालिकाले फुटपाथ व्यवसायलाई व्यवस्थित गर्न तयार रहेको र सो तरकारी बजारका लागि वर्षेनी 5 लाखभन्दा बढी ब्याज तिर्दै आएको छ। चितवनका स्थानीय विकास अधिकारी 1 वर्ष कार्यकाल पुरा गर्दै सरुवा हुने भएका छन्। सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयबाट चितवनमा स्थानीय विकास अधिकारीका रूपमा आउनुभएका तिलक पौडेल पुनः मन्त्रालय नै सरुवा हुन लाग्नु भएको हो। मन्त्रालयमा हुँदा सदस्य सचिवका रूपमा नगर क्षेत्र निर्धारण सिफारिस समितिमा काम गरेकाले स्थानीय विकास अधिकारीलाई पुनः समितिमै जिम्मेवारी दिने तयारी समेत भएको जनाइएको छ। चितवनमा स्थानीय विकास अधिकारीका रूपमा तामसलिङमा ताप्लेजुङमा कार्यरत भरतमणि पाण्डे सोमबारदेखि आउन लाग्नुभएको जीविस चितवनले सुनाएको छ। पाण्डे भरतपुर 10 निवासी हुनुहुन्छ। पत्रकार भेटघाट कार्यक्रम गर्दै स्थानीय विकास अधिकारी तिलक पौडेलले देवघाट धार्मिक पर्यटकीय चरम

स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनको विरुद्धमा आज अखिल क्रान्ति लगायतका विद्यार्थी संगठनहरूले चितवनका कलेजहरू बन्द गराएको छ। बन्दका कारण कलेजहरूमा पठन पाठन अवरुद्ध बन्न पुग्यो। निर्वाचन बहिष्कार गरेका विद्यार्थी संगठनहरूले जेठ 11 गतिसम्मका लागि कलेजहरू बन्द आह्वान गरिएको नेकपा माओवादी निकटको अखिल क्रान्तिकारी चितवनका उपाध्यक्ष सरोज भण्डारीले जानकारी दिनुभयो। उहाँले निर्वाचनको सशक्त रूपमा विरोध गर्ने बताउनुभयो। त्रिभुवन विश्वविद्यालय यही जेठ 18 गते सुबियो निर्वाचन गर्ने कार्यतालिका सार्वजनिक गरिसकेको छ, जस अनुसार आजबाट निर्वाचन प्रक्रिया सुरु भएको छ। चितवनमा भने भोलिदेखि निर्वाचन प्रक्रिया सुरु गर्ने, निर्वाचन हुने क्याम्पसहरू बीच सहमति भएको अनि राष्ट्रिय चितवनका निवर्तमान अध्यक्ष निरज भट्टले जानकारी दिनुभयो। चितवनमा भरतपुरका 4 गरी 13 क्याम्पसमा सुबियो निर्वाचन हुँदैछ। कंग्रेस र एमाले निकटका विद्यार्थीहरू निर्वाचनको पक्षमा देखिएका छन् भने नेकपा माओवादी र नेकपा माओवादी लगायतका 19 विद्यार्थी संगठनहरू त्यसको विरोधमा उत्रिएका छन्। अब पालो अर्पण जनआवाजको अर्पण जनआवाजमा हिजो हाम्रो प्रश्न थियो, सुशील कोइराला नेतृत्वको सरकारको 100 दिनप्रति तपाईँको प्रतिक्रिया के छ? ए ठिकै छ, बेचित्त बुझ्दो छैन र सिम अझै धेरै गर्नु छ। तपाईँले पठाउनु भएको मतको अन्तिम परिणाम यस्तो रहेको छ, ए ठिकै छ भन्नेमा 29%, बेचित्त बुझ्दो छैन भन्नेमा 16% र सिम अझै धेरै गर्नु छ भन्नेमा 55%। मत व्यक्त गर्ने तपाईँ सम्पूर्णलाई धन्यवाद। अब भोलिका लागि हाम्रो प्रश्न छ, प्रहरीले सुरु गरेको मुस्कान सहितको सेवाप्रति तपाईँको विचार के छ? यस जनसम्पर्क स्थापित गर्ने प्रयास, बे सस्तो लोकप्रियता र सिम कार्यान्वयनमा चुनौती। अर्पण जन आवाजमा तपाईले पनि आफ्नो मत दिन सक्नुहुनेछ, जसको लागि मोबाइलको मेसेज बक्समा गई रेडियो अर्पणको संक्षिप्त स्वरूप आरए टाइप गरी एक स्पेस दी POLL पोल टाइप गरी आफूलाई लागेको उत्तर ए बी वा सी टाइप गरी 44 55 वा 45 55 पठाउन सक्नुहुनेछ। अर्पण जन आवाजको मत परिणाम हरेक साँझ 5 बजेको अर्पण बुलेटिनमा प्रस्तुत गर्नेछौ। मौसम सम्बन्धी जानकारी, चितवन जिल्लाको भोलिको अधिकतम तापक्रम 42 डिग्री सेल्सियस र न्यूनतम तापक्रम 23 डिग्री सेल्सियस रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। त्यस्तै भोलि बिहानैदेखि घाम लाग्ने महाशाखाको भनाइ छ। मौसम हेरी सोप्रति सजग भई आफ्नो खेत बालीको काम गर्नुहुन किसानहरूलाई अनुरोध छ। जुवानी सामुदायिक पुस्तकालयद्वारा जनहितका लागि जारी गरिएको हो। पालो ट्राफिक खबरको यति बेला नारायणगढ हेटौँडा बिरगञ्ज सडक खण्ड खुल्ला छ। त्यसै गरी नारायणगढ मुगलिन, मुगलिन नौबिसे काठमाडौँ, मुगलिन दमोली पोखरा, नानगढ परासी बुटोल सडक खण्ड पनि खुल्ला छन्। ट्राफिक खबरको साथमा फोटो पॉइंट फुल डिजिटल कलर ल्याब एन्ड डिजिटल फ्लेक्स प्रिन्ट रत्नगर 100 राचोक चितवन, फोन नम्बर 056563063, मोबाइल नम्बर 98550167043। अब अन्तर्राष्ट्रिय समाचार, युक्रेनको पूर्वी क्षेत्र दोनेस्कमा भएको हमलामा कम्तीमा 11 युक्रेनी सेना मारिएका छन्। दोनेस्कको भोल्नोवा वाखाको एक सुरक्षा चेकपोइन्टमा सशस्त्र आतंकवादीहरूले हमला गरेको युक्रेनी रक्षा मन्त्रालयले जनाएको छ। दोनेस्कमा पृथकतावादीहरूले हिंसा गर्दै आइरहेको छ। उता चीनको सिन्जियानको राजधानी उरुमचीमा गराइएको बम हमलामा 31 जनाको मृत्यु भएको छ भने 90 जना घाइते भएका छन्। बजारमा किनमेल गरिरहेकाहरूमाथि लक्षित गरी 2 कार बम विस्फोट गराइएको चिनिया संचार संस्था सिन्हुवाले जनाएको छ। सो क्षेत्रमा यस्ता हिंसाका घटना लगातार भइरहेका छन्। पछिल्लो हिंसामा पनि 3 जनाको मृत्यु भएको थियो भने कैयौँ घाइते भएका थिए। सो स्थान अल्पसंख्यक मुसलमानहरूको बसोबास रहेको क्षेत्र हो। हमला विगर अलगाववादीले गराइएको बताइएको छ। खेल समाचार, इन्डियन प्रिमियर लिग आइपिएल क्रिकेट अन्तर्गत आजको पहिलो खेलमा अहिले कोलकाता नाइट राइडर्स र रोयल च्यालेन्जर्स बेङ्गलोर बीच प्रतिस्पर्धा भइरहेको छ। टस हारेर ब्याटिङ गरेको कोलकाताले ताजा अवस्थामा 13.5 ओभर खेल्दै 3 विकेटको नोक्सानीमा 116 रन जोडेको छ। कोलकत्ताका लागि रबिन उत्थप्पा 51 र सकिब अल हसन 22 रन बनाएर क्रिजमा छन्। उत्थप्पाले 35 बलमा 5 चौका र 1 छक्काको मद्दतमा 51 रन बनाएका हुन् भने सकिब अल हसनले 20 बलमा 2 चौकाको मद्दतमा 22 रन जोडेका छन्। कोलकत्ताका लागि गौतम गम्भीर 6, महेश पाण्डे, मनिष पाण्डे 13, युसुफ पठान 22 रन बनाएर पेभिलियन फर्किएका छन्। चौथो स्थानमा कोलकत्ता रहेको छ, उसको 14 अङ्क छ भने छैटौँ स्थानमा रहेको बेङ्गलोरको 10 अङ्क छ। आजको खेल जित्ने टोली एक स्थानमाथि उक्लनेछ, त्यस्तै बेलुका 8 बजेपछि हुने दोस्रो खेलमा 7 स्थानमा रहेको सनराइजर्स हैदराबादले दोस्रो स्थानमा रहेको चेन्नई सुपर किङ्सको सामना गर्नेछ। बुलेटिनको अन्त्यमा प्रमुख समाचारका शीर्षकहरू पुनः एकपटक। प्रधानमन्त्री कोइराला समकक्षी मोदीको शपथ समारोहमा सहभागी हुन भारत जाने, भारतमा रहँदा द्विपक्षीय भेटवार्ता पनि गर्ने। राजनैतिक संवाद तथा सहमति समितिद्वारा संविधान सभा बाहिर रहेका दलसँग वार्ता गर्न समिति गठन, वार्ता गर्ने अवस्था गोप्य रूपमा वार्ता हुने। चितवनमा चरण विपरीत काम गर्ने 4 अधिकार सहित 35 जवान कारवाहीमा, चितवन नेकुञ्जमा बाघको क्रियाकलाप बारे अनुसन्धान सुरु। युक्रेनमा आतंकवादीले गरेको आक्रमणमा 11 सैनिकको मृत्यु, चीनमा भएको बम हमलामा 31 जनाको ज्यान गयो। र इन्डियन प्रिमियर लिग क्रिकेट अन्तर्गत पहिलो खेलमा बेङ्गलोर विरुद्ध कोलकाता ब्याटिङ गर्दै। हवस् त, साँझ 5 बजेको अर्पण बुलेटिन सकियो। सहकर्मी सुजितासँगै ध्रुवराज सुविधा भई नमस्कार। यस अर्पण बुलेटिनको साथमा जय गल्।